राष्ट्रपति डाक्टर रामवरण यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिर्भर तथा मेलमिलाप आयोग ऐन 2071 प्रमाणीकरण गर्नुभएको छ। शान्ति प्रक्रियाको अभिन्न अंगको रूपमा रहेको आयोगको ऐन प्रमाणीकरण भएसँगै गठनको बाटो खुलेको छ। सरकारले संसदमा पेश गरेको आयोग सम्बन्धी विधेयक केही समय अघि पारित भएको थियो। राष्ट्रपति कार्यालयका उपसचिव त्रैलोक के राम आचार्यले विज्ञप्ति मार्फत राष्ट्रपति डाक्टर यादवले आशा उक्त ऐन प्रमाणीकरण गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रै संविधान जारी हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ। नेपाल निजामती कर्मचारी युनियनको आजदेखि पूर्वी चितवनको रत्नगरमा शुरू भएको 6ौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले तोकेकै मितिभित्रै लोकतान्त्रिक संविधान आउने बताउनुभयो। वर्तमान सरकारले सबै दललाई समेटेर अगाडि बढ्नु परेकाले केही काममा सुस्तता आएको देखिए पनि निकै महत्वपूर्ण कामहरू पनि भएको उहाँको दावी थियो। नकारात्मक सोच त्यागेर सकारात्मक सोच राखेर अगाडि बढ्न पनि प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभयो। नेपाली कंग्रेसका सभापति समेत रहेका कोइरालाले जनता तथा मतदाताले ठूलो आशा भरोसा राखेको हुँदा उनीहरूलाई विश्वास दिलाउन पनि समयमै संविधान दिनुपर्ने बताउनुभयो। संविधान निर्माणपछि देश विकासको द्रुत गतिमा जाने प्रधानमन्त्री कोइरालाको विश्वास थियो। संविधान निर्माण र विकासको गतिलाई कसैले ब्रेक गर्न नसक्ने उहाँको भनाइ छ। प्रधानमन्त्री कोइरालाले देशमा परिवर्तन हुँदै गएकाले यसलाई कसैले रोक्न नसक्ने तर रोक्न खोज्दै उनीहरू स्वयं पतन भएर जाने बताउनुभयो। जनताले कहिले विकास देख्न नपाएको भन्दै प्रधानमन्त्री कोइरालाले 60 वर्षदेखि झेल्दै आएको दुःख अब अन्त्यतिर आएको बताउनुभयो। मुलुक भ्रष्टाचारले आक्रान्त भइसकेको भन्दै प्रधानमन्त्री कोइरालाले त्यसलाई जगाउने जिम्मा कर्मचारीहरूमा रहेकोमा जोड़ दिनुभयो। मुलुक परिवर्तनमा कर्मचारीको ठूलो हात रहेको उहाँको भनाइ थियो। कार्यक्रममा कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि एक वर्षभित्रै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा छोटो मन्तव्य राखेका नेता देउवाले संविधान बन्दैन कि भनेर शंका गर्न नहुने बताउनुभयो। समारोहलाई सम्बोधन गर्दै कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले एक वर्षभित्र संविधान बन्ने भएकाले सबैले आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। उपसभापति पौडेलले राजनीतिलाई स्थायित्व प्रदान गरेर रोजगारी सिर्जना गरी मुलुकबाट गरिबी हटाउनुपर्ने बताउनुभयो। त्यस्तै भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नीतिले लोकतन्त्रको ठाउँमा अरू कुनै तन्त्र टिक्न नसक्ने दावी गर्दै कम्युनिष्ट विचारधारा पतन हुँदै गएको बताउनुभयो। सरकारको कार्य सम्पादनमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री निधिले सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। उद्घाटन कार्यक्रम युनियनका केन्द्रीय अध्यक्ष सुबोध कुमार देवकोटाको अध्यक्षतामा भएको थियो। वैशाख 30 गते अर्थात पर्सी सकिने महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। युनियनको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष सुबोध कुमार देवकोटाको मात्रै नाम चर्चामा छ। अधिवेशनले 70 जना सदस्य निर्वाचित गर्नेछ भने 5 जना मनोनित हुनेछन्। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी 1000 जनाको सहभागिता रहेको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकका लागि रत्नगर सौरामा खान बस्नको व्यवस्था मिलाएको युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद पराजुरीले जानकारी दिनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारको आलोचना गर्ने समय नभएको बताउनु भएको छ। उहाँले आफ्नो पार्टीका सभापति सुशील कोइराला नेतृत्वको सरकारको पार्टीभित्रबाट कुनै आलोचना नभएको भन्दै सरकारको बचाउ गर्नुभएको हो। नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले 100 दिन नपुगेको सरकारको आलोचना गर्ने समय यो नभएको बताउनुभयो। सरकारले समिति बनाएर काम थालेको भन्दै उहाँले सरकारले काम गर्दै अगाडि जानेमा आफू आशावादी रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा उपसभापति रामचन्द्र पौडेलले सरकारलाई आफूले सक्दो सहयोग गरिरहेको बताउनुभयो। आफूले पार्टीको संगठन सुधारका लागि गाउँ गाउँबाट अभियान थालेको पौडेलको भनाई छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादीसँग एकता गर्ने भन्दा आफूलाई संविधान विरोधीको रूपमा चित्रित गर्न खोजेको भन्दै सबै पक्षको सहमतिमा संविधान निर्माणको लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। विराटनगरमा सकिएको पार्टीको राष्ट्रिय महाधिवेशन राष्ट्रिय सम्मेलनपछि आज पार्टी मुख्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले नेकपा माओवादीसँग एकताको कुरा गर्दा कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा ए माओवादी शान्ति र संविधानबाट बाहिरिन खोजेको हल्ला चलेको दावी गर्नुभयो। वैद्यसँग एकता गर्ने भनेको संविधान नबनाउने भन्न खोजेको होइन, उहाँले भन्नुभयो सबै पक्षलाई समेटेर संविधान बनाउनुपर्छ भन्ने मेरो कुरा हो। अध्यक्ष दाहालले अर्का नेता बाबुराम भट्टराईसँग सहमति गरेरै केन्द्रीय समिति विस्तार गर्ने दावी गर्नुभयो। उहाँले राष्ट्रिय सम्मेलनबाट 74 जना केन्द्रीय सदस्य मात्र चुनिएको भन्दै बाँकी 15 जना भट्टराई पक्षको नेतालाई केन्द्रीय सदस्य बनाइने बताउनुभयो। दाहालले भट्टराईसँगको सहमतिमै केन्द्रीय समिति गठन गरेको दावी गर्दै उहाँलाई केन्द्रीय समितिमा ल्याउने प्रयास जारी रहने बताउनुभयो। प्रचण्डले विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले पार्टीको वैचारिक कार्यदिशा प्रष्ट पारेको दावी समेत गर्नुभयो। संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेवाङले आउँदो माघमा संविधान जारी गर्ने गरी तयार भएको कार्यतालिका परिवर्तन गर्न नहुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा उहाँले कार्यतालिका अनुसार काम हुनुपर्ने र त्यसको लागि आवश्यक भूमिका खेल्न पत्रकारसँग पनि आग्रह गर्नुभयो। उहाँले अहिले मुलुक अध्ययारो सुरुङमा रहेको र पूरै उज्यालो हुनको लागि तोकिएको समयमा संविधान बन्नुपर्ने बताउनुभयो। कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन बनेको 20 वर्षमा 20% पनि लागू नहुनु लज्जाको विषय भएको बताउनुभयो। पत्रकारको हक हित र व्यावसायिक विकासको लागि वर्तमान नेतृत्व लागि पनि उहाँले प्रतिबद्धता जनाउनुभयो। महासंघका निवर्तमान अध्यक्ष शिव गाउँले राम्रो पत्रकारिता गरेमा सबै समस्या समाधान हुने भन्दै नयाँ नेतृत्वले यसमा पहल गर्नुपर्ने सुझाव दिनुभयो। नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आफूहरूलाई बाइपास गरे समानान्तर शक्ति बनाउने चेतावनी दिनुभएको छ। आफूहरू सहमतिबाट अगाडि बढ़न चाहे पनि पेलेर जान खोजेको भन्दै उहाँले समानान्तर शक्ति बनाउने चेतावनी दिनुभएको हो। पेलेर जान खोजे निष्क्रिय पारेका समानान्तर शक्ति चाहे सत्ता चाहे कानून वा प्रशासन त्यो सबैलाई हामी बाध्य भएर सक्रिय बनाउनु पर्ने हुन्छ विप्लवले भन्नुभयो। नेपाल पत्रकार महासंघ अर्का खाँचीले आज सन्धि खर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले माओवादीलाई बाहिर राखे परिणाम गम्भीर हुने चेतावनी दिनुभयो। एकीकृत नेकपा माओवादीको विराटनगर सम्मेलनले गल्ती स्वीकार गरी दस्तावेज ल्याउनु सकारात्मक भन्दै उहाँले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने र आफूहरूको सहमति प्रस्ताव स्वीकार गरी पार्टी एकता हुन सक्ने बताउनुभयो। कम्युनिष्ट एकताको पक्षमा रहेको भन्दै विप्लवले माओ विचार मान्नेसँग एकता गर्न कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो। नेकपा एमालेका नेता भीम रावलले एमालेको नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधव कुमार नेपाल नै अध्यक्ष हुने दावी गर्नुभएको छ। प्रेस चौतारी नेपाल कैलालीले आज गरेको पत्रकार सम्मेलनमा नेता राहुलले सबैलाई समेटेर लैजान सक्ने क्षमता नेपालमा भएकाले उहाँ नै अध्यक्ष हुँदा उपयुक्त हुने बताउनु भएको हो। उहाँले आगामी असारमा हुने महाधिवेशनमा आफू पदाधिकारी पदमा लड्ने बताउनुभयो। आन्तरिक व्यवस्थापनका कारण महाधिवेशन सर्दै गएको बताउँदै राहुलले तोकिएको मितिमा एमालेको महाधिवेशन हुने दावी गर्नुभयो। उहाँले संविधान सभामा रिक्त रहेका 26 जनाको अहिलेसम्म टुङ्गो नलाग्नु सरकारको कमजोरी भएको उल्लेख गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीका तत्कालीन जिल्ला शिक्षा अधिकारी सहित 14 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सप्तरीका तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू केदार तिवारी, शत्रुधन यादव, दोलराज पाण्डे, लेखापाल गणेश कटुवाल, श्रोत व्यक्ति सुनिल कुमार प्रसाद, सब इन्जिनियरहरू योगेश कुमार शाह, उपेन्द्र प्रसाद शाह, भूपेन्द्र प्रसाद यादव, हालका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान र तत्कालीन प्रधानाध्यापक चन्द्रदेव कुमार यादव विरूद्ध मुद्दा दायर भएको हो। यस्तै जिल्ला शिक्षा कार्यालय सप्तरीका लेखा अधिकृत कामेश्वर शाह, सब इन्जिनियर विनोद कुमार सिंह, कार्यक्रम अधिकृत विजय कुमार मण्डल र श्रोत व्यक्ति राजेन्द्र प्रसाद यादव विरूद्ध पनि मुद्दा दायर भएको छ। गम्बरिया परबहा वडा नम्बर 4 पट्टीहवा स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा आर्थिक वर्ष 2064-65 68-69 भौतिक संरचना निर्माण मरमत कम्प्युटर खरिद समुदाय व्यवस्थापन छात्रवृद्धि खाजा वितरण जस्ता शीर्षकहरूमा निकासा भएको रकम भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। 49,52,152 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन 2049-59 को दफा 17 बमोजिमको सजाय मागदाबीले आरोप पत्र तयार गरेको अख्तियारले जनाएको छ। पर्सा प्रहरीले सिभिल इन्जिनियर लक्ष्मीकान्त मिश्रको हत्याका योजनाकारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले सिभिल इन्जिनियर लक्ष्मीकान्त मिश्रको हत्याका योजनाकार भारतीय नागरिक दीपाकर दत्तलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। जिल्ला प्रहरीकाले पर्साबाट खटिएको विशेष टोलीले इलाका प्रहरीकाले काकरभित्ताको सहयोगमा दत्तलाई शनिबार राति काकरभित्ता नाकाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनुभयो। दत्तले मिश्रलाई गएको साउन 1 गते बिरगंजको होटल कैलाशबाट अपहरण गरी भारतीय गाड़ीमा राखेर पर्साको मनियारीमा लगेर घाँटी थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। नेपाल विद्युत प्राधिकरणको उठ्न बाँकी महसुल 4 अर्ब रूपियाँको हाराहारीमा पुगेको छ। गएको माघ मसान्तसम्म 3 अर्ब 75 करोड़ रूपियाँ विद्युत महसुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। यो रकम प्राधिकरणको वार्षिक आयको झण्डै 15% हो। वक्रतामध्ये 64 करोड़ 82 लाख रूपियाँ लामो समयदेखि महसुल नबुझाएर कालसूचीमा परेका 33,660 ग्राहकबाट असुल्न बाँकी छ। वर्षौंदेखिको वक्रता असुलीका लागि पटक पटक ताकेता गरे पनि महसुल असुली हुन नसकेको भन्दै कारवाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ। कालोसूचीमा परेका ग्राहकको लाइन काट्ने, तीन पुस्ते विवरण पत्र पत्रिकामा सार्वजनिक गर्ने तथा जिल्ला र गाविस स्तरबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने र त्यसबाट पनि असुल गर्न नसके सरकारी बाँकी बकेतासरह असुल गरिने भएको छ। प्राधिकरणले तत्काल आफ्नो नाममा रहेको बाँकी बकेता तिर्न सबै ग्राहकलाई आग्रह पनि गरेको छ। नस्ल सुधार कार्यक्रमले भैँसीको उत्पादन र उत्पादकत्व बढाएको पशु उत्पादन निर्देशनालयले जनाएको छ। 3 वर्षदेखिको अभियानले भैँसीको संख्या र दूध उत्पादन बढाएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले जानकारी दिनुभयो। यो अभियान अन्तर्गत स्थानीय जातका भैँसीमा मुर्रा जातको उन्नत राखोबाट कृत्रिम र प्राकृतिक गर्भधान गरिन्छ। लिमे पारकोटी र गड्डी जातका स्थानीय भैँसीमा नस्ल सुधारको काम भइरहेको पौडेलले जानकारी दिनुभयो। नस्ल सुधारपछि दूध उत्पादन झण्डै दोब्बर बढ्नेछ। स्थानीय जातको भैँसीले एक बेतमा 900 लिटर दूध दिने गरेकोमा नस्ल सुधार भएपछि 1500 लिटरसम्म दूध उत्पादन हुने गरेको छ। यसैबीच जलवायु परिवर्तनले भैँसीको उत्पादन र उत्पादकत्वमा पार्ने असरबारे अध्ययन शुरू भएको छ। तनहु गोर्खा र चितवनमा यसबारे अनुसन्धान थालिएको पौडेलले जानकारी दिनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, अबको 8-10 वर्षमा देशमा कायापलट हुने भएकाले निराश हुन नहुन प्रधानमन्त्री सुशील गोराले गर्नुभएको आग्रहप्रति तपाईँको विचार के छ? ए आश्वासन मात्रै हो, बी भए राम्रो र सी समयले देखाउला? तपाईँले पठाउनुभएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए आश्वासन मात्रै हो भन्नेमा 24%, बी भए राम्रो भन्नेमा 35% र सी समयले देखाउला भन्नेमा 41% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, वर्तमान सरकारको कार्यशैलीप्रति तपाईँको प्रतिक्रिया के छ? ए चित्त बुझ्दो छैन, बे सुस्त भए पनि राम्रै छ, र सी सरकारमा सरकार कुनै जादुको छडी होइन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस D POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोणा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 BC काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 रातोक चितवन, फोन नंबर 0656-63063, मोबाइल नंबर 9850-5061-743। मौ मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारत महाराष्ट्रको गढचिरौलीमा भएको भारतीय सुरुङ विस्फोटमा सात प्रहरीको मृत्यु भएको छ, अन्य दुईजना घाइते भएका छन्। चमरोसी इलाकामा प्रहरी टोले नक्सल अभियानबाट फर्किने क्रममा भारतीय सुरुङ विस्फोटमा परेको थियो। गढचिरौली नक्सल प्रभावित इलाका मानिन्छ। उता दक्षिण अफ्रिकामा भएको आम चुनावमा सत्तारूढ अफ्रिकन नेशनल कंग्रेस एनएनसी विजयी भएको छ। चुनावमा एनएनसीले 62% मत ल्याएको बीबीसीले जनाएको छ। तर विपक्षी गठबन्धन पहिले भन्दा बलियो भइरहेको र त्यसले 22% मत प्राप्त गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इकोनोमिक फ्रिडम फाइटर पार्टीले 6% मत पाएको छ। असमानता, बेरोजगारी र भ्रष्टाचार ठूलो समस्याका रूपमा देखिए पनि आम नागरिकले अझै अफ्रिकन नेशनल कंग्रेसलाई विश्वास गरेको चुनावले देखाएको बीबीसीले जनाएको छ। नेशनल मण्डेलाको निधनपछि दक्षिण अफ्रिकामा पहिलो पटक चुनाव भएको हो। मण्डेला दक्षिण अफ्रिकाको पहिलो अशहीद राष्ट्रपति हुनुहुन्थ्यो र अफ्रिकी नेशनल कंग्रेसका संस्थापक मण्डेलाकी नेतृत्वमा मुक्ति आन्दोलन सफल भएको थियो। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा अहिले कोलकाता नाइट राइडर्सले किङ्स इलेभेन पञ्जाबको सामना गरिरहेको छ। टस हारेर ब्याटिङमा तानेको पञ्जाबले 13 ओभर खेल्दै 3 विकेटको नोक्सानीमा 102 रन जोडेको छ। पञ्जाबका लागि ओपनर वीरेन्द्र सेवाग 63 रन बनाएर क्रिजमा छन् भने उनलाई डेभिड मिलरले 7 रन बनाएर साथ दिएका छन्। यसअघि पञ्जाबका मनदीप सिंह 0 रनमै पेभलेन फर्किए भने शाह 15 र ग्लेन म्याक्सवेल 14 रन बनाएर पेभिलियन फर्किएका छन्। पञ्जाबले 8 खेलबाट 14 अङ्क जोडेको छ भने समान खेल खेलेको कोलकाताको 6 अङ्क छ। आजको खेलमा कोलकाता जित हात पार्दै 4थो स्थानमा उक्लने कोशिशमा रहँदा पञ्जाब शीर्ष स्थानमा रहने प्रयासमा रहनेछ। बेलुका 8:15 हुने दोस्रो खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र 6थो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपतिद्वारा सत्यनिरूपण सम्बन्धी विधेयक प्रमाणीकरण, संविधान जारी गर्ने कार्यतालिका परिवर्तन गर्न नहुने सभामुख नेवाङको भनाई। एक वर्षभित्रै संविधान बन्ने कंग्रेस शीर्ष नेताहरूको दावी, सकारात्मक सोच राखेर अगाडि बढ्न प्रधानमन्त्री कोइरालाको आग्रह। संविधान निर्माणको लागि प्रतिबद्ध रहेको ए माओवादी अध्यक्ष प्रचण्डद्वारा स्पष्ट, राष्ट्रिय सम्मेलनले पार्टीको वैचारिक कार्यदिशा प्रष्ट पारेको दावी। भारतको महाराष्ट्रमा भएको बारूदी सुरुङ विस्फोटमा 7 प्रहरीको मृत्यु, दक्षिण अफ्रिकामा भएको आम चुनावमा सत्तारूढ अफ्रिकन नेशनल कंग्रेस विजयी। र आईपीएल क्रिकेट अन्तर्गत कोलकाता विरूद्ध जारी खेलमा पञ्जाब ब्याटिङमा। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कंकाली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिज बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा